हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु कार्यक्रम लोकागनको पर्खाइमा रहनुभएका तपाईँ सबै सबैलाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ। दर्पण पारीका मित्र रासँगै म छु तपाईँकै लोकभाकाको मित्र दिपेन्द्र। सुनिराख्नु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्ज। सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरकै साथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम लोकगागनको यो बसाइलाई लिएर हामी आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी 4 बजेको अर्पण खबरपछि करिब करिब 5 बजेसम्म यो बसाइ बस्नको लागि आउने गर्छौँ। यो बसाइमा रहेर हामी विशुद्ध लोकभाकाहरू गाउने गर्छौँ। यदि तपाईँसँग त्यो गाउने कला छ गला छ भने तपाईँले फटाफट फोन गर्न सक्नुहुनेछ 056-5363-32 अनि 5363-33 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनु हुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नुपाउने मौका। र तपाईँ आउनुहोला 056-5363-32 अनि 33 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरू हामी गाउँछौँ, हाम्रो मनमुटुमा बस्न सफल भएको भाकाहरू यो बसाइमा रहेर हामी गाउनेछौँ। तपाईँ पनि गाउन चाहनुहुन्छ भने आउनुहोला, फटाफट फोन गर्नुहोस् 056-5363-32 अनि 33 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। र तपाईँको त्यो स्वरलाई तपाईँको त्यो गलालाई अलिकति भए पनि सङ्गीतबद्ध गराउ अनि मेरो जमर्को पनि रहनेछ। तपाईँलाई म सङ्गीतले साथ पनि दिनेछु। तपाईँ गाउनुहोस्, म सङ्गीत बजाउँछु र सँगसँगै हामी रमाइलो पनि गर्नेछौँ। कार्यक्रम लोकगागनको व्यवसायमा कोही साथी आइसक्नु भएको छ सुरुवातमै, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। दादी को बोल्नुभयो? म टाडीबाट निश्चल अधिकारी। निश्चल अधिकारी टाडीबाट? हजुर। के छ निश्चलजीको हालखबर? ठिकै छ। के गर्नुहुन्छ तपाईँ? म पढ्छु। कहाँ कतिमा? हजुर, कहाँ कतिमा पढ्नुहुन्छ? युनिकमा 6मा पढ्दै हुनुहुन्छ? हजुर। पढाइ कस्तो चल्दैछ? राम्रो छ। राम्रो छ, राम्रोसँग पढ्नु होला, हाम्रो शुभकामना है। खाजा खानुभयो? खाइसक्नु भएको छ? हजुर। कुन भाका गाउनुहुन्छ आज? आज म लोकदोहोरी आउँदैन। लोकदोहोरी गाउनुपर्छ फेरि यो बसाइमा त है? आउँदैन। भनेपछि अर्कोचोटि लोकदोहोरी गाउनको निम्ति चाहिँ आउनु पऱ्यो है त? हुन्छ, छुट्टिन्छ। नमस्ते। निश्चल अधिकारी आउनुभएको थियो टाढीबाट। तपाईँलाई यो अवगत गराउन चाहन्छु, तपाईँ लोक भाका गाउन चाहनुहुन्छ भने मात्र फोन गरिदिनु होला, किनभने कार्यक्रम लोक आँगन तपाईँले नामबाटै चिनिसक्नु भएको छ, नामबाटै तपाईँ चिन्नुहुन्छ लोक भाकालाई, लोकगीतलाई तपाईँ माया गर्नुहुन्छ। तपाईँ हामी सबैजना मिलेर हाम्रो लोक संस्कृतिलाई जगेर्ना पनि गर्नुपर्ने हुन्छ। र हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरू हामी गाउँछौँ, त्यही भाकाहरू टपक्क टिपेर कार्यक्रम लोक आँगनको व्यवसायमा आएर हामी गाउने गर्छौँ। तपाईँ गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्नु 056-5363-32 अनि 33 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। कोही साथी आइसक्नु भएको छ राजको सङ्केत, म उहाँलाई पनि स्वागत गर्छु। हजुर नमस्ते। हेलो। नमस्कार हजुर। हेलो। कोही साथी आउने तर्खर गरिराख्नु भएको छ, तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज। सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ। विशुद्ध लोकभाकाको बसाइ, यो बसाइमा रहेर हामी लोकगीत गाउँछौँ, लोकभाकाहरू गाउने गर्छौँ, गुनगुनाउने गर्छौँ। तपाईँसँग त्यो कला छ गला छ भने तपाईँ फटाफट फोन गरेर आउन सक्नुहुनेछ। तपाईँको त्यो कलालाई त्यो गलालाई अलिक कति भए पनि सङ्गीतबद्ध गराउने मेरो झमर्को रहनेछ। र प्रविधिमा रहेर साथ मिलिराखेको छ राजको बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे, म दिपेन्द्रको हो। र कार्यक्रम लोकगागनको बसाइमा हामी तपाईँका शब्दहरू सुन्छौँ, तपाईँका लयहरू सुन्ने गर्छौँ। तपाईँलाई जुन भाका मनपर्छ त्यो भाका गाउन चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुनेछ यो बसाइसम्म। यो बसाइसम्म आउनको लागि हामीले दुईवटा बाटो खुल्ला गरेका छौँ, 056-5363-32 अनि 33 बाटो भएर तपाईँ आउनुहोला। कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनु हुने साथीहरू मध्येबाट हामी एकजना लाई विजेता पनि बनाउनेछौँ। विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका तपाईँले पाउन सक्नुहुनेछ। कोही साथी आउनु भएको छ फेरि, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्कार हजुर, सुनेको आवाज हो है? धेरै पछि भेट भयो है, दर्शन नमस्ते भन्या जस्तो हो कि? शुभ नाम तपाईँको? प्रेम दिवस। के छ प्रेमजीको हालखबर? एकदम ठिक छ, ठिक छ है। अनि सिद्धितिर खबर के छ सुनाउनुहोस्? सबै राम्रै छ। घाम लागेको छ कि पानी पर्दैछ त्यता? दिउँसोतिर पानी पर्थ्यो, अहिले चाहिँ घाम लागिरहेको छ। घाम लागिराखेको छ अहिले है। हजुर ल कार्यक्रममा आउनु भएको छ। कुन भाका गाउनुहुन्छ आज? आज फुलफुलेर पहेँलै भयो भने। फुलफुलेर पहेँलै भयो ल सुरु गरौँ है त। हुन्छ सुरु गर्नुहोस्। तिम्रो रूपले बस पानी हरायो आँखै मार्ने जस पानी हरायो फुल फुलेर पहेँलाई भयो फुल फुलेर पहेँलाई भयो आधी जोपन आत्मै सक्यो आधी जोपन मायालाई भयो निकै सुन्दर तरिकाले गाउनुभयो है। खुसी लाग्यो। फेरि फेरि आउँदै गर्नुहोला। छुट्टिन्छौँ है त। नमस्ते। प्रेम दिवस आउनुभएको थियो शक्तिखोरबाट। यसरी नै तपाईँ पनि गाउन चाहनुहुन्छ भने फटाफट पनि गर्नुहोस्। 055-5363-332 को बाटो बिल्कुलै हामीले खुल्ला गरिराखेका छौँ। कार्यक्रम लोकगायनको बसाइँलाई तपाईँले सुनिराख्नु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्गमा, त्यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ। प्रविधिमा रहेर मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म गुन्जाउन साथ मिलिराखेको छ राजको बोली राख्ने आवाज तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको हो। र कार्यक्रम लोकगागनको बसाइमा तपाईँ पनि आउन सक्नुहुनेछ। यसरी नै गाउन चाहनुहुन्छ भने लोक भाका गाउन चाहनुहुन्छ, लोक भाका भनेपछि तपाईँलाई असाध्यै मनपर्छ, मनमुटुमा बस्न सफल भएको छ, त्यो भाका गाउन चाहनुहुन्छ भने पनि तपाईँ आउन सक्नुहुनेछ। र हामी जुन संस्कृतिहरूलाई जोगाउँछौँ त्यही संस्कृति जोगाउने काम पनि हाम्रो रहनेछ कार्यक्रम लोकगागनको। र हामी कार्यक्रम लोकगागनको बसाइमा रहिराखेका छौँ 055-5363-332 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। घाँस दौरा जाँदा होस् चाहे मेलापात जाँदा होस् हामी जात्रामा जाँदा होस् जुन भाकाहरू हामी गाउँछौँ त्यही भाकाहरू टपक्क टिपेर कार्यक्रम लोकगागनको यो बसाइमा हामी गाउने गर्छौँ। पहिला हामी चौतारीमा बसेर गीतहरू गाउने गर्थ्यौँ। आजभोलि त्यस्तो चौतारी बस्ने रोदी बस्ने चलन त बिस्तारै हटिसकेको, तरै पनि हामी यो बसाइमा रहेर यस्तै लोक भाकाहरू गाउँछौँ। त्यही लोक भाकाहरू हाम्रो मनमुटुमा बस्न सफल भएको भाकाहरू, पुरानो भाकाहरू सुन्दा हामीलाई असाध्यै मनमुटु छुन्छ। ती भाकाहरूलाई गाउन चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुनेछ 055-5363-332 बाटो भएर तपाईँ आउनुहोला। यो बाटो भएर तपाईँ आउनुभयो भने कार्यक्रम लोकगागनको बसाइँसम्म आइपुग्नुहुनेछ। यो बसाइमा रहेर तपाईँ पनि गाउन चाहनुहुन्छ, तपाईँसँग त्यो गला छ भने आउनुहोला। र कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनु हुने साथीहरूमध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका। कोही साथी आउने तर्खर गरिराख्नु भएको के जस्तो लागिराखेको छ, आउनु भएको छैन, एउटा भाकालाई अगाडि बढाउनु पर्छ होला राज्य समयमा। तपाईँ 055-5363-332 बाटो भएर तपाईँ आउँदै गर्नुहोला। र एकैछिन एउटा भाका सुन्छौँ हामी, त्यसपछि पुनः तपाईँ माझ हामी उपस्थित हुनेछौँ। Thank you.

कार्यक्रम लोकगागन विशुद्ध लोक भाकाको व्यवसाय हो। लोक भाकाहरू गाउँछौँ हामी यो व्यवसायमा रहेर। हाम्रै गाउँ हाम्रै पाखा पखेरा गोठालो जाँदा होस्, चाहे मेलापात जाँदा होस्, चाहे जात्रामा जाँदा होस्, हामी यही भाकाहरूलाई गाउँछौँ। जुन हाम्रो मनमुटुमा बस्न सफल भाका भाकाहरू हुन्छन् ती भाकाहरूलाई हामी गाउँछौँ। पुराना भाक खालका भाकाहरू असाध्यै मन छुने खालका हुन्छन् अनि नयाँ भाकाहरू गाउँछौँ हामी। सबै खाले भाकाहरू गाउन चाहनुहुन्छ भने आउनुहोस्, फोन गर्नुहोस् 056-5363-332 अनि 33 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। यो बसाइमा आएर राम्रोसँग गुनगुनाउनु हुने साथीहरूमध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नुपाउने मौका हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। रेडियो अर्पण 104.5 MHz प्रस्तुति हो कार्यक्रम लोकगान। कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्कार हजुर। के भन्नुभयो, अलिकति बुझ्न गाह्रो पर्यो। टिकाजङ चेपाङ हजुर, के छ टिकाजङ जीको हालखबर? एकदम ठिक छ दाजु। के गर्दै हुनुहुन्छ आज भोलि? मकै भनेपछि मजाले भइराखेको छ होला है? राम्रोसँग खेतीपाती गर्नु होला, हाम्रो शुभकामना है। ल, कार्यक्रममा आउनु भएको छ, कुन भाका गाउनुहुन्छ आज? हुन्छ, सुरु गरौँ है त। सुरु गर्नुहोस्। मलाई तोरी अर्कै पो मन पर्यो, सधैँ मेरो दुख्यो दिलको पुऱ्याउ, मलाई सधैँ कृपाती तिम्रो नासो अन्तै सुर गर्यो, मलाई तोरी अर्कैको मन पर्यो, सधैँ टिकाजङजी तपाईँको स्वर अलिकति काटेर आइराखेको छ है, बुझ्न अलिकति गाह्रो भयो। छुट्टिन्छौँ है त, अर्कोचोटि ट्राई गर्नु होला है। हुन्छ, छुट्टिन्छौँ, नमस्ते। टिकाजुङ चेपाङ आउनुभएको थियो, अजिङ्गरी देवीटा शक्तिखोरदेखि आउनु भएको थियो। र तपाईँ पनि यसरी नै आउन चाहनुहुन्छ भने फटाफट फोन गर्नु 056-5363-332 अनि 33 बाटो बिल्कुलै तपाईँको लागि खुल्ला गरेका छौँ। कोही साथी फेरि पनि, हजुर नमस्ते। नमस्कार हजुर, कहाँदेखि बोल्नुभयो? कमला तामाङ भनेर सानो स्वरमा चाहिँ सुने, तपाईँको भोइस एकदमै सानो आइराखेको छ, अलिक ठुलो स्वरमा बोल्नु है। कोराकदेखि भन्नुभयो, कमला लामा भन्नुभयो है। के गर्नुहुन्छ हाम्रो कमलाजीले आजभोलि? यत्तिकै बसी बसा हो है, एकदमै सानो स्वर आइराखेको छ, तपाईँको आवाज एकदमै सानो भइराखेको छ, अलिक ठुलो स्वरमा बोलिदिउँ ल। हुन्छ, कुन वाक्य गाउनुहुन्छ? हुन्छ, सुरु गर्नुहोस् है त। हुन्छ, सुरु गरौँ। कमलाजी, गाउने कोसिस गर्नुभयो, निकै खुसी लाग्यो, छुट्टिन्छौँ है त। नमस्ते कमला तमाङ आउनुभएको थियो, कोराकदेखि आउनुभएको थियो। तपाईँ पनि आउन चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस् 0556 363 332 अनि 33 बाटो भएर। यसरी नै गाउन चाहनुहुन्छ, तपाईँसँग त्यो गला छ भने आउनुहोस्, फोन गर्नुहोस्, हामी सँगै गाउँछौँ। तपाईँको त्यो स्वरलाई, तपाईँको त्यो गलालाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को रहनेछ। तपाईँलाई म सङ्गीतले पछ्याउँछु, राम्रोसँग गाउनुहोस् र अर्को हप्ता विनर हुनुभयो भने, विजेता बन्नुभयो भने अवश्य पनि तपाईँ यो स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गान गर्नु पाउने मौका हामी तपाईँलाई उपलब्ध गराउँछौँ। 0556 363 332 अनि 33 को बाटो बिल्कुलै खुल्ला गरिराखेका छौँ हामीले। तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ। कोही साथी फेरि पनि, हजुर नमस्ते। नमस्ते, को बोल्नुभयो? के छ शर्मिलाजीको हालखबर? खाजा खानुभयो? अनि काउलेतिरको खबर के छ? नयाँ नौलो सुनाउनुहोस्। ठिकै छ है, गर्मी बिस्तारै घट्दैछ होला काउलेतिर पनि अब है। हुन्छ, कुन भाका गाउनुहुन्छ आज कार्यक्रममा? टोपी ढाकाले सुरु गरौँ है त। हुन्छ, सुरु गर्नुहोस्। भारी बोकियो टोपी ढाकाले नहेरे निकै सुन्दर तरिकाले गाउनु भएको छ शर्मिलाजी, रेडियोसँगै रहनुहोला, छुट्टिन्छौँ है त। नमस्ते, शर्मिला गुरुङ आउनुभएको थियो काउलेबाट, निकै सुन्दर तरिकाले गाइराख्नु भएको थियो। तपाईँ पनि गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस् भन्दै थिएँ, अब भने बिदा माग्नुपर्छ भन्ने सङ्केत मिलिसकेको छ, राजले सङ्केत दिइराख्नु भएको छ। अब भने हामी कार्यक्रमको लगभग अन्ततिर आइसकेका छौँ, अब भने फोन नगर्नुहोला किनभने हामीसँग समय छैन, अर्को हप्ता अवश्य पनि तपाईँले समय पाउनुहुनेछ। आज हामीसँग जम्मा जम्मी पाँचजना साथीहरूको सहभागिता रह्यो। निश्चल अधिकारी आउनुभएको थियो बाट, उहाँले गाउनु भएन। त्यसै गरी प्रेम दिवस आउनुभएको थियो सिद्धिबाट, टिकाजुङ चेपाङ आउनुभएको थियो अजङ गरी शक्तिखोरबाट आउनुभएको थियो, कमला तामाङ कोरकबाट र अन्तमा आउनुभएको थियो शर्मिला गुरुङ काउलेबाट। सबै साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, निकै राम्रोसँग गाउनु भएको छ। यो पाँचजना साथीहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउने तर्खर गरिराखेका छौँ। एकैछिन एउटा भाका सुन्छौँ, त्यसपछि आजको विजेता साथीको नामावली लिएर हामी उपस्थित हुनेछौँ। मन को तिर्खा माया ले मेटे को तिमी रमा लुकेरे भेटे को था पाए छन गाँव मा तिमीलाई तर्म भएको छु रोटा सरी फैले छ तिमी लाइटर म भएको चुरोट धुवाँसरी फैलेछ कुरो त, यो मिठो भाका सँगसँगै अब भने हामी कार्यक्रमको लगभग अन्ततिर आइसकेका छौँ। पृष्ठभूमिमा यो बजिराखेको भाका हामी छोडेर जाने नै छौँ र आज जम्मा जम्मी पाँचजना साथीहरूको सहभागिता रहेको थियो। निश्चल अधिकारी, प्रेम दिवस, टिकाजङ चेपाङ, कमला तमाङ अनि शर्मिला गुरुङ आउनुभएको थियो अन्तमा। सबै साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको विजेता बन्न सफल हुनुभएको छ। तपाईँहरू यदि कार्यक्रम लुगागानको सुरुदेखि नै सुन्नु भएको हो भने आजको विजेता मित्रको नामावली तपाईँले ठमाइसक्नु भएको छ पक्कै पनि, यो विश्वास मैले लिएको छु। आजको विजेता बन्न सफल हुनुभएको छ सिद्धिबाट आउनुभएको थियो प्रेम दिवस जीलाई धेरै धेरै बधाई दिन चाहन्छु। अर्को हप्ता तपाईँले यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका जित्नु भएको छ। अर्को साता शनिबार दिउँसो 3:30 बजेभित्रमा रेडियो अर्पणको कार्यालयमा उपस्थित हुनको निम्ति अनुरोध गर्दै यचिन्देल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद। मेरो यो आवाजलाई रेडियो सेट तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने मित्र राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै आज कतिजनाको फोन लागेन नरिसाउनुहोला, अर्को हप्ता तपाईँको फोन अवश्य लाग्नेछ, तपाईँ र मेरो कुराकानी हुने नै छ। त्यतिन्जेलसम्मको लागि म तपाईँकै मित्र दिपेन्द्र पनि ओझेल पढ्न चाहन्छु। हस्त, नमस्कार। भन्ने गर्छन्